ਸਤਨਾਮ ਸ਼੍ਰੀ ਸਕੀ ਸਰਣਾਏ कस सियो कर पिरहरे दूजी नाही जाए इको दाता मंगी है सब किछ पल पाए मान तन सास ग्रास प्रभ इको एक तिहाए अमृत नाम निधान सच गुरमुख पाया जाए वड भागी से संत जाना जिन मन उठाया जल थल महियल राव रहया दूजा कोई नहे नाम तिहाई नाम उच्चरा नानक खसम जाए जिसनो तू रखवाला मारे तिस कौन जिसनो तू रखवाला जिता तिन पैण जिसनो तेरा अंग तिस मुख उज्जला जिसनो तेरा अंग सो निर्मली हूँ निर्मला जिसनो तेरी नदर न लिखा पुछिए जिसनो तेरी खुशी तेना नौलद पुंचिए जिसनो तू प्रभ वाला तिस क्या मोह छंदगी जिसनो तेरी मेहर तेरी बंदगी سنو تو پرب والا تے سکیا موہ چھندگی جیسنو تیری مہار سو تیری بندگی واہِ گرو جی کا خالصہ واہِ گرو جی کی فتح سلوک محلہ پنجواں کر کرپا کرپال آپے بخش لے سدا سدا جپی تیرا نام سات گر پائے پین راگ رام کلی کی وار دوجی پاؤڑی اٹھویں سلوکا نال